न्याय परिषद सदस्यहरूलाई संसदीय सुनवाई विशेष समितिमा बोलाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सिफारिसबारे सुनवाई गर्ने क्रममा संसदीय समितिले जेठ 4 गते सिफारिसकर्ता न्याय परिषदलाई बोलाएको छ। अन्तरिम संविधानमा न्याय परिषद सदस्यहरूलाई संसदीय समितिमा बोलाउने व्यवस्था नभएको भन्दै सर्वोच्चका पूर्व रजिस्ट्रार श्री प्रसाद पण्डितले आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो। समितिको निर्णय कार्यान्वयन भए न्यायालय र संसद बीच द्वन्द्व बढ्ने उहाँको दावी छ। रिटमा न्याय परिषदलाई संसदीय सुनवाईमा बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ। रिटमा संसदीय समिति, समितिका सचिव, कानून मन्त्रालय र न्याय परिषदका सचिवलाई विपक्षी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतमले न्यायाधीश नियुक्ति विवादमा न्याय परिषदका सदस्यहरूलाई संसदीय सुनवाई समितिमा बोलाइएकोमा असन्तुष्टि जनाउनु भएको छ। साथै उहाँले न्याय परिषदका सदस्य आएर जवाब दिएमा चित्त बुझाउन पार्टी सभासदहरूलाई निर्देशन दिनुभएको छ। एमाले संसदीय दलको आज बसेको बैठकमा कार्यवाहक अध्यक्ष गौतमले समितिको निर्णय स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत भएको बताउनुभयो। न्याय परिषदलाई नबोलाइएको भए हुन्थ्यो, अदालत आफ्नै स्वायत्तता छ उहाँले भन्नुभयो। परिषदका एकजना सदस्य आएर जवाब दिए ठिकै छ, प्रधान न्यायाधीश नै आउनुपर्छ भनेर जोड नदिनुहोस्। उहाँले कानून मन्त्री आएर जवाब दिए चित्त बुझाउन सभासदहरूलाई निर्देशन दिनुभएको छ। पार्टीमा आधिकारिक निर्णय भइ नसकेको भन्दै उहाँले छलफलबाट टुङ्गो लगाउने बताउनुभयो। निर्वाचन आयोगले 4 निर्वाचन क्षेत्रमा आगामी असार 8 गते हुने उपचुनावको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ। प्रकाशित कार्यतालिका अनुसार जेठ 11 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ। जेठ 12 गते उम्मेद्वारहरूको सूची प्रकाशित गर्ने, 13 गते उम्मेद्वार विरुद्ध उजुरी दिने, 14 गते उजुरीमाथि जाँचबुझ गरी निर्णय दिने, 15 गते नावली प्रकाशन गर्ने र 16 गते उम्मेद्वारले आफ्नो नाम फिर्ता लिने समय निर्धारण गरिएको छ। त्यस्तै जेठ 17 गते उम्मेद्वारको अन्तिम नावली प्रकाशन गरिनेछ भने 18 गते उम्मेद्वारहरूले चुनाव चिन्ह पाउनेछन्। असार 8 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान हुनेछ। दोस्रो संविधान सभामा 4 शीर्ष नेताहरूले 2-2 स्थानमा चुनाव लडेर छाडेका 4 स्थानमा उपनिर्वाचन हुन लागेको हो। ती क्षेत्रहरूमा माधव नेपालले छाडेको काठमाडौँ 2, सुशील कोइरालाले छाडेको चितवन 4, वामदेव गौतमले छाडेको बर्दिया 1 र शेरबहादुर देवालले छाडेको कैलाली 6 समेत गरी 4 निर्वाचन क्षेत्रमा असार 8 गते उपचुनाव हुन लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले बिना दर्ता सञ्चालन भएका मेडिकल कलेज तथा फार्मेसीहरू बन्द गर्ने बताउनु भएको छ। उहाँले त्यस्ता संस्थाको अनुगमन गरी कारवाही गर्ने बताउनुभयो। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री अधिकारीले अनुगमनको प्रक्रिया सुरु भइसकेको भन्दै संक्रमणकालको फाइदा उठाइरहेको मेडिकल माफियाहरूलाई कुनै पनि हालतमा नछाड्ने बताउनुभयो। केही मेडिकल कलेज र अस्पताल दर्ता नभई चलेको पाइएको छ। मन्त्री अधिकारीले भन्नुभयो, दर्ता भएकाले पनि सरकार नीति नियमलाई पूर्ण रूपमा मानेको पाइएको छैन। सबैलाई छानबिन गरेर दोष अनुसार कारवाही गर्छौं। स्वास्थ्य सेवालाई चुस्त बनाउन सरकारी अस्पताललाई चुस्त बनाउनु पर्ने भएकाले स्वास्थ्य नीतिमै परिवर्तन गर्न लागेको जानकारी दिँदै अधिकारीले नयाँ स्वास्थ्य नीतिमा पहिलेको भन्दा अलग ढंगले सबै रोग, मानव स्रोत, साधन र उपकरण व्यवस्थापनमा जोड दिएको बताउनुभयो। अखिल क्रान्तिकारी सहित 19 विद्यार्थी संगठनले जेठ 14 गते हुने सोभि निर्वाचन बहिष्कारको घोषणा गरेका छन्। नेभी संघ र अनिराजबी बाहेकका 19 विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गरी सोभि निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेका हुन्। आफूहरूसँग परामर्श नै नगरी चुनावी कार्यक्रम सार्वजनिक गरेको भन्दै उनीहरूले देशभर प्रतिरोध गर्ने बताएका छन्। यसैबीच अनिराजबीका पूर्व केन्द्रीय अध्यक्ष माधव ढुङ्गेलले आफू पराजित हुने आशंकामा केही विद्यार्थी संगठनले सोभि चुनाव बितोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै कसैले बहिष्कार गर्दैमा निर्वाचन नरोकिने जिकिर गर्नुभयो। विद्यार्थी नेता ढुङ्गेले समयमै सोभि चुनाव गरेर नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसरबाट कसैले रोक्न नहुने बताउनु भएको छ। अनि राष्ट्रिय विद्यार्थी अनि राष्ट्रवीर चितवनले विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको चितवन जिल्लालाई नेपालको उत्कृष्ट शैक्षिक किल्ला सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले क्याम्पसहरूमा चुनाव हुँदा 50% प्रत्यक्ष र 50% समानुपातिक प्रणालीबाट पदाधिकारी चुनिने प्रावधान भएकाले पनि विवाद गर्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ। त्रिवेले जेठ 14 गतेका लागि सोभियो चुनावको मिति तोकिसकेको छ। शिक्षा क्षेत्रमा व्यवस्थापन पक्ष कमजोर हुँदा शैक्षिक गुणस्तर वृद्धि गर्न कठिन भएको अनेरा सबका नेता माधव ढुङ्गेलले बताउनुभयो। चितवन क्षेत्र नम्बर 4 असार 8 गते हुन लागेको संविधान सभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्य स्थापना गरिएको छ। दोस्रो संविधान सभा निर्वाचनको समयमा सहकारी प्रशिक्षण डिभिजन कार्य भरतपुरको नयाँ भवनमा स्थापना गरिएको कार्य पुनः उपनिर्वाचन सम्पन्न गर्न साबिकी भवनमा स्थापना गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख पत्रकारको उपस्थितिमा असैदेखि काम गर्ने गरी निर्वाचन अधिकृतको कार्य खोलिएको हो। चितवनका मुख्य न्यायाधीश विनोद मोहन आचार्य सहित 10 जना कर्मचारी कार्यालयमा रहनेछन्। निर्वाचन आयोगले 4 निर्वाचन क्षेत्रमा आगामी असार 8 गते हुने उपचुनावको निर्वाचन कार्यक्रम समेत प्रकाशित गरेको छ। मुख्य न्यायाधीश विनोद मोहन आचार्यले आयोगको प्रकाशित कार्यतालिका अनुसार जेठ 11 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको बताउनुभयो। क्षेत्र नम्बर 4 59,693 मतदाता रहेकोमा यस वर्ष 6,910 जनाले फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएकाले 5,000+ मतदाता थपिन सक्ने जनाइएको छ। 31 स्थानका 81 मतदान केन्द्र मार्फत क्षेत्र नम्बर सरकारका मतदाताले विद्युतीय मतदान गर्न सक्नेछन्। अराजक गतिविधि गरेको अभियोगमा हिजो पक्राउ परेका युवाहरूमध्ये 18 जना विरुद्ध सार्वजनिक मुद्दा दायर गरी म्याद थप गरिएको छ। पक्राउ परेका 24 जनामध्ये 18 जनालाई आज प्रशासनमा सार्वजनिक मुद्दा दायर गरी अनुसन्धानका लागि 6 दिनको म्याद थप गरेको हो। पक्राउ पर्ने अधिकांश चमेरो र कमिला समूहका युवाहरू रहेको जनाइएको छ। म्याद थप हुनेमा युथ फोर्सका केन्द्रीय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर उपाध्यक्ष परमेश राई, नीति राई भड्डु भनिने कुमार गुरुङ सहितका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। म्याद थप नभएका अन्य 6 जनाको हकमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिनुभयो। चन्दा असुली शान्ति सुरक्षामा खलल पुर्याउने स्थानीय जनसमुदायका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको बताउनुभयो। उहाँले आपराधिक कार्यमा लाग्ने जो कोहीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने बताउनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेका वाइसएल जिल्ला सदस्य नीति राईलाई छाड्न वाइसएल चितवनले दबाब दिएको छ। आफ्ना जिल्ला समिति सदस्य नीति राईलाई पक्राउ गरेको भन्दै वाइसएल नेपाल चितवनले विरोध गरेको हो। वाइसएल जिल्ला अध्यक्ष सुमनले आज एक विज्ञप्ति जारी गरी बिना कारण आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राईलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्ति मार्फत दिएको छ। दाङमा 32 किलो लागु औषध चरेसहित 2 महिला पक्राउ परेका छन्। घोराई नगरपालिका 1 सर्राकी पृथ्वी रिसालको घरबाट 38 वर्षीय भीमकुमारी खड्का रिसाल र रुकुम मोरावाङ 2 घर भई हाल रोल्पा थवाङ बस्ने वर्ष 36 कि संगीता सुनवालाई 32 किलो 200 ग्राम चरिस र 500 ग्राम बन्ने जन्तुको अङ्ग जस्तो देखिने वस्तुसहित आज पक्राउ गरेको हो। लामो समयदेखि प्रहरी नै ग्राहक बनेर उनीहरूको पिछा गरेको र जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ओमबहादुर राणाको नेतृत्वमा गएको प्रहरीको टोलीले चरेसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी सदर शरद कुमार खत्रीले जानकारी दिनुभयो। चरेस रुकुमबाट ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागु औषध ओसार पसार ऐन अन्तर्गत मुद्दामा उनीहरूलाई कारवाही गरिने प्रहरीले बताएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको सुनोबलमा आज बिहान भएको सवारी दुर्घटनामा 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। बिहान 9 बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको LU-1-3019 ट्रक आफै अनियन्त्रित भई मोटरसाइकल र साइकललाई ठक्कर दिँदा साइकलमा सवार मनोहरी गाविस जावासार निवासी 35 वर्षका मनोज चौधरीको ज्यान गएको हो।

तारिकमा भएको फेरि दुर्घटनामा 281 जनाको ज्यान गएको थियो भने 23 जना अझै हराइरहेका छन्। टर्कीको पश्चिमी सहरको सोमामा कोइला खानीमा विस्फोट हुँदा मृत्यु भएका 300 जना भन्दा बढीको शोकमा ट्रेड युनियन टर्कीले आज सम्पूर्ण उद्योग धन्दा बन्दको घोषणा गरेको छ। ट्रेड युनियनका अधिकारीहरूले टर्कीका खानेहरू सुरक्षाका दृष्टिले अत्यन्त जोखिमपूर्ण भएको बताएका छन्। दुर्घटनामा परि बेपत्ता भएका सयौँ मजदुरको खोजी कार्य अझै पनि जारी रहेको बताइएको छ। टर्की सरकारले हिजोदेखि 3 दिनको राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल हुँदैछ। बेलुका सभा 8 बजेपछि हुने आजको खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको पुच्छारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेलको राजस्थानको 12 अङ्क रहेको छ भने समान खेल खेलेको दिल्लीको 4 अङ्क छ। राजस्थान आजको खेलमा विजयी हुँदै तेस्रो स्थानमा यथावत रहन खोज्दा दिल्लीले राजस्थानलाई रोक्ने प्रयास गर्नेछ। यसअघि गैराति भएको खेलमा कोलकाता नाइट राइडर्स विजय भएको छ। कोलकाताले मुम्बईलाई 6 विकेटले पराजित गर्यो। कोलकातामा मुम्बईले दिएको 142 रनको लक्ष्य घरेलु टोलीले 8 बल बाँकी सधैँ पूरा गर्यो। उसका लागि रोबिन उथप्पाले 80 रनको योगदान गरे। जितसँगै कोलकाता 10 अङ्कका साथ 34 स्थानमा छ भने हारपछि मुम्बई सेमी फाइनल नपुग्दै बाहिरिने अवस्थामा पुगेको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पार्टी पुनर्निर्माणका लागि मोहन वैद्यलाई नेतृत्व दिन तयार रहेको ए माओवादी अध्यक्ष प्रचण्डको घोषणा। संसदवाद त्यागे एकता गर्न तयार रहेको वैद्यको भनाई। न्याय परिषदलाई संसदीय सुनाई विशेष समितिमा बोलाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट। परिषदलाई समितिमा बोलाएकोमा एमाले उपाध्यक्ष गौतम असन्तुष्ट। चितवनमा अराजक गतिविधि गरेको अभियोगमा पक्राउ परेका 18 जना विरुद्ध सार्वजनिक मुद्दा दायर गरी म्याथब चन्दा असुली शान्ति सुरक्षामा खलल पुर्याएको आरोप। दक्षिण कोरियामा दुर्घटना भएको फेरीका 4 जना कर्मचारीमाथि आत्महत्याको आरोपमा मुद्दा दर्ता। कोइलाखानीमा विस्फोट हुँदा मर्नेहरूको शोकमा टर्कीमा उद्योग बन्द। र इन्डियन प्रिमियर लिगमा आज राजस्थान रोयल्स र दिल्ली डेयर डेभिल्स भेट्दै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवरा सुविधा भए नमस्कार। यस अर्पण बुलेटिनको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर।